अन्चाना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो। नमस्कार, म निशा राई। कार्यक्रम संघीयता संगालोमा तपाईँलाई स्वागत छ। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका 50 बढी रेडियो स्टेशनबाट प्रत्येक शनिबार बिहान 8:10 9 प्रसारण हुन्छ। मेरो पनि नमस्कार, म चाहिँ गणेश आचार्य। एन्टेना फाउन्डेसन नेपालले उत्पादन गरेको कार्यक्रम संघीयता संगालो तपाईँ www.afn.org.np पनि सुन्न सक्नुहुन्छ र आफूलाई चाहिएको बेलामा डाउनलोड पनि गर्न सकिन्छ। अन्तरिम संविधान 2063 भनिएको छ, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्यो, अबको देश चाहिँ संहितामा जाने भनेर भनेको छ। अघिल्लो संविधान सभामा पनि सङ्घीय ढाँचालाई नै ख्याल गरेर संविधान सभाका विभिन्न समितिहरूले चाहिँ काम गरेको देखिन्छ। हुन त नयाँ संविधान जारी भएन, तैपनि त्यो अघिल्लो संविधानले गरेका विभिन्न कामहरू अहिलेको संविधान सभाले चाहिँ गर्नुपर्छ भनेर अगाडि बढाइरहेको छ। एकदमै सही भन्नुपर्ने साजी। जस्तो संवैधानिक समितिहरूमा पनि सङ्घीय राज्यमा देशको स्वरूप कस्तो हुन्छ र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा बहस भयो, अझै त्यो बहस चलिरहेको पनि छ। अब सङ्घीय देश भइसकेपछि त्यसको स्रोत साधन कसरी परिचालन हुन्छ, सङ्घीयताका आधार के हुन्छन्, पहिचान, सुरक्षा, न्यायिक निकायको स्वरूप कस्तो हुन्छ, विकास लगायतका कामहरू कसरी चल्छन् भन्ने बारेमा व्यापक छलफल संविधान सभाभित्र र दलहरूको छलफलमा छुट्टा छुट्टै पनि भइरहेको कुरा हो। हामीले बिर्सनै नमिल्ने महत्त्वपूर्ण कुरा भनेको एउटा शिक्षा पनि हो। शिक्षा नागरिकको मौलिक अधिकार हो भनेर संविधानमा लेखिएको पनि छ। हामीले चाहिँ एन्टेना फाउन्डेसन नेपाल मार्फत संहितासँग सम्बन्धित विविध विषयवस्तुका बारेमा छलफल गरिरहेका छौँ। सङ्घीय व्यवस्थामा कस्तो शैक्षिक प्रणाली होला भन्ने विषयमा पनि हामीले छलफल गरेका छौँ। त्यही त, नेपालको पछिल्लो शैक्षिक आँकडाले पनि साक्षरता दर त बढिरहेको देखाउँछ। 1991 तथ्याङ्क हेर्ने हो भने नेपालमा साक्षरता 25% थियो अरे, 2001 54% पुग्यो, अनि 2011 गणनामा चाहिँ 65.9% साक्षर जनसङ्ख्या भन्ने देखियो, करिब 66%। सरकारले चाहिँ साक्षरता दर बढाउने भनेर आफ्नो लक्ष्य राखेर बढाएको शैक्षिक कार्यक्रमको नतिजा मान्न सकिन्छ यसलाई। निशाजी, तपाईँले भने जस्तै शैक्षिक क्षेत्रमा देखिएको यो नतिजा एकदमै राम्रो हो भन्न सकिन्छ। अहिले धेरै बालबालिकाहरू विद्यालय जान थालेका छन् जो हिजो अरू घरायसी काममा मात्रै सीमित हुन्थे। तर नेपालको शिक्षाको कुरा गर्दा चाहिँ सधैँ गुणस्तरको बहस पनि सँगसँगै आउँछ। सरकारले दिने शिक्षा चाहिँ गुणस्तरीय छैन, व्यवहारिक छैन भनेर बेला बेलामा थुप्रै आलोचना पनि भइरहेको हुन्छ, तर सुधार्नतिर चाहिँ खासै कतैबाट पहल भएको देखिँदैन। किनभने हामी पनि देख्छौँ लामो समयदेखि एउटै पाठ्यक्रम चलिरहेको छ। तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। हाम्रो शिक्षाको गुणस्तरको कुरा गर्ने हो भने त्यस्तै नै देखिन्छ। नेपालको विश्वविद्यालय नै हेर्नुहोस्, पढेको उच्च शिक्षाको मूल्याङ्कन विकसित देशले पनि गर्दैनन्। यसलाई यसरी बुझ्दा पनि भयो कि नेपालको शिक्षा अन्तर्राष्ट्रिय गुणस्तरको नै भइसकेको छैन क्या। अब नेपालमा अहिलेको शिक्षा एकात्मक व्यवस्थामा आधारित छ, हामीले त्यसकारण पनि संघीयतामा शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरेका हौँ। पाठ्यपुस्तक, शैक्षिक सामग्री व्यवहारिक छैन भन्ने कुरा त धेरै पहिलेदेखि उठेकै कुरा हो। अब संघीय व्यवस्थामा गइसकेपछि हामीले कस्तो शिक्षाको अपेक्षा गर्छौँ त? पक्कै पनि गुणस्तरीय शिक्षा नि, जस्तो अन्तर्राष्ट्रिय जगतले चाहिँ मान्यता दिने खालको होइन, जुन चाहिँ हुनुपर्छ भनिरहेछौँ हामी अहिले पनि। जस्तो यो सङ्घीय मुलुकहरू हुन्छ नि, डेनमार्क, बेलायत, त्यहाँ चाहिँ शिक्षा नीति छ के, हाम्रोमा त ठ्याक्कै छैन। अनि स्थानीय स्तरबाट नै शिक्षाको विकास गर्नमा चाहिँ चिन्तनशील छन् उनीहरू होइन, त्यो अधिकार पनि छ उनीहरूसँग, त्यही भएर त्यही अधिकार अनुसार उनीहरू चाहिँ सदुपयोग गरिरहेका छन्। ती मुलुकको शिक्षामा त खोट लाउने ठाउँ नै भेटिँदैन। त्यही त, हामी कहाँ पनि नीति बनाउने प्रयास नभएको त होइन, तैपनि नीति बनाउने प्रयास हुँदा हुँदै पनि अझै पनि एकात्मक प्रणाली अनुसार हामी चलिरहेका छौँ। अझै पनि केन्द्रले नै प्रश्नपत्र बनाउने, केन्द्रले नै उत्तर पुस्तिका जाँच्ने, पाठ्यपुस्तक केन्द्रले नै विद्यालयहरूमा पुर्याउने काम गर्छ। अब त्यस्तै चिनको कुरा गरौँ न, चिनमा छुट्टै शिक्षाबारे केन्द्रित एउटा नीति छ। नीति केन्द्रीय भए पनि शिक्षाको गुणस्तरलाई ध्यान दिएकोले चिनको शैक्षिक गुणस्तर अहिले एकदमै माथि पुगेको छ। नेपालमा पनि शिक्षाको अधिकार संहितामा त्यसरी स्थापित गर्नुपर्छ जसले नेपालको शिक्षा विश्व सामु बिक्न सकोस् अथवा यहाँबाट पढेका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा बिक्न सकुन्। हामीले सङ्घीय व्यवस्थामा शिक्षाको स्वरूपबारे अघिल्लो महिना अर्थात् चैतमा शिक्षा क्षेत्रसँग सरकार राख्ने प्रतिनिधिहरूसँग छलफल गरेका थियौँ। त्यही छलफलको अंश अब सुन्ने बेला भएको छ। छलफलमा सहभागी हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, प्राध्यापक डाक्टर विष्णु कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति कमल कृष्ण जोशी, अनेरा सोभ्युकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री, नेभी सङ्घका प्रवक्ता एवं केन्द्रीय सदस्य युपी लामिछाने, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्राध्यापक जगदीश चन्द्र भण्डारी, शिक्षक दीपक राज जोशी र शिक्षा पत्रकारका निवर्तमान अध्यक्ष प्रकाश सिलवाल। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। अब हामीले संहितामा शिक्षा कस्तो हुन्छ त भनेर कुराकानी गर्दाखेरि मैले विद्यना स्तरबाट सुरु गर्नै पर्छ जस्तो लाग्छ। मैले विद्यना स्तरबाट सुरु गर्नुको एउटा कारण छ, मलाई सम्भवतः संहितामा शिक्षाको विषयमा कसैले यसो पहिलो संहिताभित्र शिक्षा हेर्नुपर्छ भनेर बोलिहाल्ने र लेखिहाल्ने काममा विद्यना स्तर अलिक चाँडै सुनियो। विद्यना स्तर समग्रमा सङ्घीय व्यवस्थामा नेपाल गइसके पछाडि नेपालको शिक्षा प्रणालीमा अहिलेको एकात्मक शासन प्रणालीलाई दाँजेर हेर्नु पर्यो भने के कुरामा फरक हुन्छ होला? मैले चाहिँ विभिन्न ढङ्गबाट हेरेँ। यदि माओवादीले भने जस्तो जात जातिको सङ्घीयता भने चुचुनाको थेप्सेनाको सङ्घीयता वा भाषाको सङ्घीयता भयो भने त्यस्तो बेलामा शिक्षाको अनुहार कस्तो होला भन्ने एउटा त्यो दृष्टिकोणबाट हेर्न सकिन्छ। दोस्रो चाहिँ नि मधेसवादीहरूले भने जस्तो एक मधेस एक प्रदेशको बुद्धि, यो दोस्रो त्यो किसिमको ढङ्गबाट चाहिँ आयो भने पहाडले पनि त एक पहाड एक प्रदेश भन्न बेर लाउँदैन। तेस्रो चाहिँ नि बुद्धि कसरी हेर्नुपर्छ होला भनेदेखि केन्द्रले निर्णय गरेर ल सबै प्रान्तमा न्यूनतम जाने यो अरू चाहिँ तिमीहरूको भन्न भन्ने बुद्धि जाने हो कि केन्द्र नै यति स्वायत्त हुने हो कि शिक्षा कस्तो बनाउने भने उसैले निर्णय गर्ने हो, अमेरिकन डिजाइन हो कि अथवा अरू कसैको डिजाइन हो भन्नु प्रदेश प्रदेशलाई त्यो तिन चारवटा कुराहरूमा चाहिँ हेर्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो। त्यसो हुँदाखेरि अब पहिलो यदि जात जातीय कुराकानी आयो भने त्यसले लखालिङ्गो पार्छ भन्ने दृष्टिकोण म राख्छु। त्यो मेरो हिसाबमा ठाडे मुर्दाबाद भन्ने भाषाको ढङ्गको सोध्छु म। त्यो जात जाति आदि इत्यादिको हिसाबले बाँड्नु हुँदैन किनभने सामान्य ढङ्ग छ कि अमेरिकन एयरलाइन्स नि डिभी चाहिँ रहेछ डाइभर्सिटी विषय हो किनभने थरी थरीका मान्छे ल्यायो भने बुद्धि बन्छ भन्ने बुद्धि हुँदो रहेछ। नेपालीलाई चाहिँ नाक जति एक ठाउँमा आँखा जति एक ठाउँमा भाषा जति एक ठाउँमा थुप्रियायो भने कायदा हुन्छ भन्ने दुर्बुद्धि रहेछ कि त्यो दुईवटा बुद्धि र दुर्बुद्धिको बिचको चाहिँ नि हामीले चाहिँ खस्नुपर्ने किसिमको हिसाबले चाहिँ त्यस्तो आयो भने त्यहाँ चाहिँ शिक्षा आफ्नो ढङ्गको होला भनेर म ठान्छु। म मेरो भाषाको जग्गा नम्बर जान्दछु तैँले भन्यो भन्ने किसिमको लडाइँ हुनसक्छ, मेरो जातिगत उन्नति म यसरी गर्न सक्छु तैँले भन्यो भन्ने किसिमको हुनसक्छ र हामी बेकारका मान्छे हुनसक्छौँ र उनीहरूले नै निर्णय गर्ने परिस्थिति आउँछ। मधेसवादीले भने जस्तो एक मधेस एक प्रदेशको किसिमको ढङ्गले चाहिँ आयो भने मैले चाहिँ कसरी सोचेको छु यदि त्यसरी आयो भन्नुभन्दा पनि हामीसँग अर्को बाटो सोध्नुपर्ने अवस्था हुन्छ। त्यो भनेको कस्तो भनेदेखि मधेस पहाड र हिमाल तिनवटा चाहिँ एउटा मौरी जस्तो हो, मौरीलाई चाहिँ जहाँ काट्यो भने खुस्किन्छ, त्यसो भए हिमालमा पग्लियो भनेर भनेदेखि मधेस पुरिन्छ, मधेस पुरियो भने पहाडले खान पाउँदैन भनेर भन्ने किसिमको चिन्तन गर्ने हो भने त्यसरी जोड्ने खालको शिक्षा चाहिन्छ भनेर भन्ने मध्येछु। तपाईँले सिद्धान्त त के कुरा गर्नु भने केन्द्रले कति अधिकार राख्छ र प्रदेशले कति अधिकार पाउँछ शिक्षा व्यवस्थाका लागि भन्ने कुराले शिक्षा व्यवस्थामा असरहरू ल्याउन सक्छ भनेर भन्नुभयो। तपाईँले थोरै अमेरिकाको पनि कुरा गर्नुभयो, अरू मोडेलको पनि कुरा गर्नु, म त्यसमा तपाईँलाई अर्को प्रश्न सोधेँ, केन्द्रले र प्रदेशले कति अधिकार राख्छ भन्ने कुराका आधारमा शिक्षाको मोडेल फरक फरक हुनसक्छ भनेर जुन तपाईँले भन्नुभयो त्यसको केही उदाहरण दिनुहोस्। केन्द्र जस्तो उदाहरणको लागि चाहिँ अहिले हामीले युनेस्कोसँग बसेर चाहिँ एउटा त्यो गरेर पनि हेऱ्यौँ, प्राथमिक तहदेखि लिएर विश्वविद्यालय तहसम्म पनि कस्तो होला त भन्ने एउटा कल्पना गरेर चाहिँ त्यो किसिमको हिसाबले चाहिँ गऱ्यौँ। त्यसो हुँदाखेरि केन्द्रले पाँच सातवटा कुरामा टुङ्गो गरिदियो भने जस्तो सबैले निरक्षरता उन्मूलन गर्नुपर्ने, सबैले केटाकेटीहरूलाई स्कुलमा ल्याउनुपर्ने, सबै पास गरेका केटाकेटीलाई कुनै न कुनै रूपको तालिम उनले पाएकै हुनुपर्ने, यो तिनवटा कुराकानीलाई आधार मान्ने हो भनेदेखि सरकारले के गर्नुपर्ने हुन्छ भने झन्नै त्यो 80-90% पैसा चाहिँ आफूले हाल्नुपर्ने परिस्थिति हुन्छ। केन्द्रीय सरकारले त्यसरी पैसा हालेर प्रान्तीय सरकारलाई तिमीले चाहिँ नि म्याच गर है यति पैसा भन्नुपर्ने परिस्थिति हुन्छ। यदि होइन त्यसरी चाहिँ अब म मेरो प्रान्तमा पैसै छैन त्यसैले गर्दाखेरि म कमजोर खालको शिक्षा दिन्छु, जो अमेरिकन ढङ्गलाई हेर्नुहोस् न कनेक्टिकटको शिक्षा र डलसको शिक्षा एउटै खालको छैन क्या, फरक छ। किनभने अमेरिकन राष्ट्रपतिले भन्यो नि सिधै टेक्ससको शिक्षा हो कि वासिङटनको शिक्षा, मैले भन्न नसक्ने परिस्थिति भयो कहाँ हो त्यो अमेरिकाको शिक्षा भने जस्तो हामीले कहाँ हो त्यो शिक्षा भन्न भन्ने स्थिति आयो भनेदेखि प्रान्तले फन्डिङ गर्नुपर्ने परिस्थिति हुन्छ। धनी प्रान्तले बढ्ता फन्डिङ गर्ला, गरिब प्रान्तले कम फन्डिङ गर्ला, त्यसो हो भनेदेखि अनि फेरि अर्को कुरोका नि समस्या आउन सक्ला। एउटा प्रान्तको मान्छे अर्को प्रान्तमा गयो भने त्यसलाई चाहिँ नि त्यो प्रान्तले पैसा तिराउन लाउने हो कि नतिराउने हो, किनभने यो प्रान्तको लागि मात्रै बनाएको शिक्षामा अर्को प्रान्तको मान्छे आएपछि दिने हो कि नदिने हो, त्यो अर्को किसिमको हिसाबले टुङ्गो गर्नुपर्ने परिस्थिति हुन्छ। तपाईँले भन्नुभयो प्रदेशले सम्पूर्ण शिक्षा सम्बन्धी अधिकार आफूले राख्छ भने प्रदेशै त्यसमा जिम्मेवार हुने भयो, तर एउटा प्रदेशको शिक्षा कस्तो हुन्छ र अर्को प्रदेशको शिक्षा कस्तो हुन्छ भन्ने कुरा नितान्त फरक पनि हुन सक्ने भयो। अनि केन्द्रले चाहिँ केही यस्तो गुणस्तर यस्तो हुनै पर्ने, व्यवस्था यस्तो हुनै पर्ने भनेर केन्द्रले तोक्यो भने केन्द्रको लगानी बढ्दै जान्छ। अब युपी लामिछाने जितेर लागे, अब विद्यनाथ गरेर अगाडि युपी लामिछाने जितेर लाँदा ठुलो फर्को हुन्छ यहाँनिर। तर छलफल त्यहीँबाट रमाइलो होला। नेपाल विद्यार्थी सङ्घ अहिलेसम्म चाहिँ शिक्षामा चाहिँ गाली गर्नु पर्यो भने, शिक्षा बिग्रियो भनेर गाली गर्नु पर्यो भने धेरै मान्छेले दोष पाउँछन्, त्यसमध्येमा बेलामा विद्यार्थी उनीहरूले पनि दोष पाउँछन्। तपाईँले अहिले देशमा सङ्घीय व्यवस्थामा जाने भनिसके पछाडि शिक्षामा एउटा आमूल परिवर्तन, राम्रो शिक्षा नै तपाईँहरूको लक्ष्य हो भन्ने हिसाबले बुझ्ने हो भने नेपालको अहिलेको शिक्षा प्रणालीमा के कुराहरू चाहिँ फेरिनुपर्छ हामी नयाँ शिक्षा प्रणालीमा जाँदाखेरि जस्तो तपाईँलाई लाग्छ? आम रूपमा चाहिँ विश्व बजारसँग बिग्न सक्ने र नेपालको भूगोलमा पनि टिक्न सक्ने खालको चाहिँ कुन खालको शिक्षालाई चाहिँ शिक्षा नीति हामीले तर्जुमा गर्नलाई राज्यलाई सुझाव दिन सक्यो भने हुन्छ भन्ने विषयमा अहिले हामीले आन्तरिक रूपमा सङ्गठनभित्र पनि अधिवेशनभित्र एउटा हामीले एउटा कोर टिम बनाएर यो विषयसँग एउटा चाहिँ छलफल चलाइरहेका छौँ पहिलो कुरा। दोस्रो कुरा, शिक्षा किन बिग्रियो र त्यसमा जवाबदेही त हामी विद्यार्थीको हुन्छ भन्ने कुरामा भर्खरै म यो प्रसङ्ग अलिकति फरक होला तर मैले यति धेरै विज्ञ सरहरू बाटोमा मैले यो कुरा प्रष्ट पारेको छ। हामीले केही दिन अगाडि मात्रै केन्द्रीय समितिको बैठक मार्फत चाहिँ हामी के निर्णय गरेका छौँ भने विश्वविद्यालयहरू जहाँ प्राविधिक क्षेत्रमा चाहिँ पदाधिकारीहरूको नियुक्ति गरिन्छ त्यो राजनीतिक भागभन्डाको आधारमा गरिनु हुन्न। यो चाहिँ एउटा हाम्रो चाहिँ मुलुकको चाहिँ ऐन कानुनमा के कुरा उल्लेख छ र यसमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रियाहरू पनि के हुन्छ त्यसलाई पनि आत्मसात गरेर गर्नुपर्छ। त्यसो हुन सक्यो भने हाम्रो चाहिँ विश्वविद्यालयको शिक्षा र सँगसँगै उच्च माध्यमिक तहको शिक्षामा पनि अहिले जुन राजनीतिक भागभन्डाले यो बिग्रियो र यसको चाहिँ साक्षी हामी विद्यार्थीहरू बस्यौँ भन्ने कुरालाई अहिले शिक्षा मन्त्री पनि हाम्रो आफ्नै पार्टीसँग सम्बन्धित भएको भएर यो बेला हामीले यो कुरालाई चाहिँ कार्यान्वयन गर्ने विषय हामी बोल्नुपर्छ भनेर हामी यो कुरालाई उठान गरेका छौँ। र अर्को बन्द हडताल नगर्ने शैक्षिक संस्थाहरूमा भन्ने कुरालाई हामी केन्द्रीय समितिबाट अनुमोदन गरेर जस्तो केही दिन अगाडि हामी यो आन्दोलनमा हुँदा हामीले उपत्यका बन्दको कार्यक्रममा हामी पहिला नै असहमत भयौँ, केही समय दिनपछि अखिलका साथीहरू असहमत भयौँ भने हामी के कुरा चाहिरहेका छौँ भने शिक्षालाई चाहिँ व्यवहारिक र वैज्ञानिक खालको शिक्षा नीति चाहिँ अब ल्याउनु पऱ्यो। पहिलो कुरा, राज्यले शिक्षाको दायित्व कति कुन हदसम्मको बेहरभित्र त्यो कुरामा चाहिँ राज्य प्रष्ट हुनु पऱ्यो किनकि राज्यले शिक्षाको कुरा गरिदिने जस्तो अहिले पनि कतिपय अवस्थामा चाहिँ अहिले हामी पाठ्यक्रमकै कुरा छ राज्यको कारणले कुनै पनि कुरालाई चाहिँ अहिलेको अस्वस्थता छैन तर कार्यान्वयनको पाटो चाहिँ राज्यको अत्यन्त फितलो छ। त्यसैले यो कार्यान्वयनको पाटोमा चाहिँ पहिलो कुरा राज्य इमान्दार हुनु पऱ्यो, दोस्रो कुरा चाहिँ त्यसमा सहयोगी को को हुनसक्छन् त्यो कुरामा चाहिँ केन्द्रित भएर जानु पऱ्यो भन्ने छ। हामी चाहिँ संहितामा जाँदा पनि एउटा न्यूनतम शिक्षाको दायित्व चाहिँ केन्द्र सरकारले नै लिँदा उपयुक्त हुन्छ त्यस भन्ने कुरामा चाहिँ हामी प्रष्ट छौँ। जस्तो कक्षा बाह्रसम्मको शिक्षा हालै अहिले हामीले आधारभूत एउटा चाहिँ विद्यालय तहको शिक्षाको रूपमा लिएपछि यो शिक्षाको चाहिँ अहिले पनि कतिपय कुरा चाहिँ हामीसँग छ तर त्यो कुरामा चाहिँ भनेर मात्रै भएर कार्यान्वयनको पाटोमा केन्द्र सरकारले त्यसको जवाफदेहिता त्यसको सम्पूर्ण जिम्मेवारी केन्द्र सरकारले लिनु पऱ्यो। तत्पश्चात प्रान्त जुन हामी संहितामा गइसकेपछि त्यो संहितासँग जोडिएको त्यहाँको भूगोल अनुसार त्यहाँको भाषा अनुसार त्यहाँको आवश्यकता अनुसारको शिक्षालाई चाहिँ उसले आफ्नो ठाउँको आवश्यकता अनुरूपको चाहिँ शिक्षालाई उसले त्यहाँको चाहिँ आवश्यकतालाई हेरेर पहिचान गर्नुपर्छ भन्ने कुरामा हामी छलफल गरिरहेका छौँ। व्यवहारिक र वैज्ञानिक शिक्षा भन्ने कुरा निकै मिठो सुनिन्छ। अब हामी विज्ञान त हाम्रोसँग छँदैछ, पढ्दै आइरह हो, बेलामा प्रयोगत्मक शिक्षा भनेर अचेलभरि चाहिँ स्कुलतिर गराइ पनि रहेछ, त्योभन्दा फरक हो कि त्यो त्यस्तै त्यस्तै हो? परिभाषा हामीले जसरी पनि गर्न सकियो, व्यवहारवादी रूपमा हामीले के देख्नु पऱ्यो भने अहिले हामीले चाहिँ पढ्दै गरेको शिक्षाले चाहिँ अहिले हाम्रो चाहिँ जुन चाहिँ बाहिर जानु पऱ्यो भने हाम्रो सर्टिफिकेटलाई कतिसम्मको चाहिँ हामी त अहिले परनिर्भर नै छौँ शिक्षामा पनि। त्यसैले हामीले कम्तीमा पनि हामीले भने व्यवहारिक शिक्षा भनेको कम्तीमा मैले शिक्षा हासिल गरेपछि मैले प्राप्त गरेको सर्टिफिकेटलाई चाहिँ यहीँ काम गर्न सक्ने वातावरण एउटा हदसम्मको हुनु पऱ्यो। अर्को कुरा, त्यो चाहिँ हामीले हासिल गरेको सर्टिफिकेट र अरू कुनै विश्वविद्यालय अहिले हामी त्रिभुवन विश्वविद्यालयको अर्थात् हामी काठमाडौँ विश्वविद्यालयको कुरा गरिरहेका छौँ तर यो सब प्रमाणपत्र लिएर जाँदै गर्दा फेरि चाहिँ जुन खालको चाहिँ अहिले पनि हामी कहाँ नै रहेको कतिपय चाहिँ काम दिने संस्थाहरू जुन भनौँ तिनीहरूले चाहिँ हाम्रो सर्टिफिकेटलाई जुन मार्किङ गर्ने त्यो प्रचलनलाई चाहिँ कम्तीमा अन्त हुनु पऱ्यो। व्यवहारिक रूपमा चाहिँ काम गर्न सक्ने मैले पढेपछि म चाहिँ अक्सफोर्ड युनिभर्सिटीको र मेरो शिक्षाको सर्टिफिकेटमा चाहिँ युनिभर्सिटी मात्रै फरक हो तर मैले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन गरेँ भने म पनि त्यो छु भने त्यो आत्मविश्वासको चाहिँ हुनु पऱ्यो पहिलो कुरा। दोस्रो कुरा चाहिँ कामको आवश्यकता जुन छ जुन दक्ष जनशक्ति त्यो खालको चाहिँ दिन सक्ने शिक्षा चाहिँ हामीले त्यो शिक्षा नीतिभित्र कसरी राख्न सकिन्छ, कसरी पार्न सकिन्छ, त्यो त विज्ञ सरहरूले. म डाक्टर विष्णु कार्की बाटोमा जान्छु. तपाईँले देखेको शिक्षामा सङ्घीय व्यवस्थामा गइसके पछाडि सिद्धान्त त जता पनि एउटा प्रवृत्तिका हिसाबले आउन सक्ने फेरबदल फरक के हुनसक्छ? सबभन्दा पहिले त यो सङ्घीयतामा कस्तो हुन्छ शिक्षा भन्ने इक्जाम्पल हेर्न विदेश जानु पर्दैन. अहिले हामीहरूकै शिक्षा प्रणाली जे छ त्यस्तो इक्जाम्पल पाइन्छ. तपाईँ पूर्वदेखि पश्चिमसम्म जानुभयो भने र अहिलेका शिक्षाका जुन चुनौतीहरू हामीले फेस गरिरहेका छौँ त्यसले एक्ज्याक्टली अहिले सङ्घीयतामा हुने चुनौती नै हामीले अहिले फेस गरिरहेका छौँ. उदाहरणको लागि ल्याङ्ग्वेजको इस्यु, कन्टेन्टको इस्यु, प्रोसेसको इस्यु, होइन टिचरका इस्यु. अब यो मैले भन्दै जाने हो भने लामो समय लाग्छ. सबै सम्पूर्ण विधामा जुन इस्युजहरू छन् नि त्यो ठाउँ ठाउँको त्यो लोकल इस्युजहरूलाई हामी सेन्ट्रल लेभलबाट हेर्दैछौँ. अहिले हामी त्यही फेस गरेको अहिले शिक्षाको चुनौती भनेकै हामीले 10 वर्ष अगाडि 20 वर्ष अगाडिको भिजन अगाडि ल्याएर त्यसबाट त्यसका चुनौती हामीले फेस गरिरहेका छैनौँ. हिजो एउटा कालखण्डमा जुन निर्णय गर्दै आयौँ हामीहरूले त्यसैको चाहिँ कारणले गर्दाखेरि जुन उब्जेको समस्याहरू त्यसलाई फेस गर्दै आएका छौँ र त्यो समस्या फेडरलमा गएपछि झन् बढी आउँछ. अर्को मैले के भने यदि हामीहरूले शिक्षाको चिन्तन गर्दाखेरि हामीहरूले कन्टेन्टको बारेमा ल्याङ्ग्वेजको बारेमा चिन्तन गऱ्यौँ भने प्रशस्त दुर्दशा भोग्छौँ. तर नेपालको शिक्षा कस्तो हुने भन्ने विषयमा हामीले चिन्तन गऱ्यौँ भने संसारमा प्रशस्त मुलुकहरू छन् जहाँ फेडरल सिस्टम छ, त्यहाँको शिक्षा राम्रो छ, त्यहाँ यी सब चुनौती हुँदैन. किन भन्दाखेरि त्यहाँ एउटा नेसनलिस्टिक चिन्तनले गाइड गरेको छ. हामी चिनको एजुकेसन भन्छौँ, अभिलाषाले भन्नुभयो, अमेरिकाको एजुकेसन भन्छौँ हामी. तर यहाँ हामीले यो फेडरल फलानु अवधको शिक्षा भनेर कुरा गर्न थाल्यो भने हामी रोक्छौँ. त्यो कुरा गर्ने भयो. सबभन्दा पहिला क्ल्यारिटी हामीलाई के चाहियो भने हाम्रो नेसनल एजुकेसन भनेको के हो, नेपालको शिक्षा भनेको के हो, कस्तो हो, त्यो विषयमा स्पष्ट हुनु भनेको पोलिटिकल क्ल्यारिटी हो. त्यो शिक्षा भनेको दुईटै विषय हेर्नुहोस् है, जति टेक्निकल हो नि त्यति नै पोलिटिकल पनि हो, यो कन्सेन्सस पनि हो. त्यस कारणले जबसम्म हामीमा त्यो कन्सेन्सस हुँदैन हामी यो भुमरीमा परिरहन्छौँ. तपाईँले अहिले भनेको शिक्षाकै प्रयोग गरेर अब इन्डक्ट्रिनेट आफ्नो नियतका लागि प्रशिक्षित गर्ने पञ्चायती व्यवस्था अनुकूल अथवा अनुकूल बनाउने. अब तपाईँले अहिले भनेको अब शिक्षा भनेको एक लेभलले भन्यो भने त आफ्नो इच्छा र उद्देश्य अनुसार परिष्कृत गर्नकै लागि पढाइने त हो, होइन? त्यो हिसाबले भन्यो भने तपाईँले अहिले भनेको इन्डक्ट्रिनेट गर्न सक्ने भने कसले, कुनै एउटा राजनीतिक दल? यस, किन त्यो भइराखेको पनि प्रयास भएको त्यो फेरि पनि हुनसक्छ. र अर्को के गर्छ त्यसले भन्दाखेरि चाहिँ एक किसिमको ओभर डिपेन्डेन्स पनि क्रिएट गर्छ है. अहिले विद्यासर जस्ता मान्छे, म जस्ता मान्छेहरू काठमाडौँमा मात्रै छन्, हुम्ला जुम्ला डोल्पा तराईका रौतहर खेतमा छैनन्. हामी एउटा नेसनलिस्टिक भिजन दिन सक्छौँ, अरूले पनि दिन सक्छन्. तर भोलि जब फेडरल सिस्टम हुन्छ त्यही किसिमले यसलाई एउटा चाहिँ एउटा स्ट्रिङमा एउटा मेन स्ट्रिममा चाहिँ बाँधेर गाँसेर चाहिँ हेरिदिने मान्छेको त्यो शक्तिको त्यो संरचनाको त्यो सिस्टमको त्यो सिस्टम छ. त्यसले गर्दाखेरि त्यो एउटा चाहिँ डिपेन्डेन्सको कुरा आउँछ. 21औं शताब्दीको शिक्षा भनेको एउटा चाहिँ फ्रेमवर्कभित्र बसेर सिक्ने शिक्षा हो. त्यति सिकेपछि पुग्छ त्यो बच्चाले. त्यसैले त्यो करिकुलमलाई अब ओपन करिकुलम बनाऊ. संसारमा प्रशस्त मोडलहरू छन् ओपन करिकुलमको, खास गरी फेडरल सिस्टममा. जबसम्म हामीहरूले त्यो करिकुलमलाई ओपन गर्दैनौँ नि यो दुर्दशा हामीहरूले पटक पटक भेट्छौँ. म त्यसमा अहिले पछि फर्केर आउँछु. तपाईँले अहिले भन्नुभयो भाषा विषय प्रक्रिया र शिक्षक यी चारवटा विषयमा जुन जुन समस्या अहिले हामीले विभिन्न तपाईँको चाहिँ समुदायमा भोगिरहेका छौँ त्यो भोलि संहितामा पनि लगभग हुने त्यही विषय नै हो भनेर भन्नुभयो. त्यसबाट बस्नका लागि राष्ट्रिय शिक्षा कस्तो हुने भन्ने कुरामा सबैभन्दा पहिला अवधारणाका हिसाबले जुन जुन सरकार समूहहरू छन् उनीहरूमा एकमत भयो भने त्यसले तल्लो तहमा चाहिँ शिक्षा व्यवस्था कसरी लैजाने भन्ने कुरालाई गाइड गर्छ भनेर भन्नुभयो. अनि तपाईँले चाहिँ करिकुलमलाई चाहिँ फिक्स गरेर होइन करिकुलममा चाहिँ अवधारणा एउटा स्पष्ट पारेर खुला छोड्ने मोडलमा जानुपर्छ भनेर तपाईँले भन्नुभयो. म प्रोफेसर जगदीश चन्द्र भण्डारीजीतिर लागेँ. तपाईँको बुझाइ के छ सङ्घीय व्यवस्थामा शिक्षाका हिसाबले के कुरामा चाहिँ हामी फेरिन्छौँ होला? खास गरी संविधान बन्ने प्रक्रियामा छ, संविधान सभा छ, त्यसपछि त्यो संविधानले शिक्षालाई मौलिक अधिकारको रूपमा राख्छ कि राख्दैन भन्ने सवाल पनि अहिले चाहिँ उठ्छ भन्ने मलाई लाग्छ. संविधानले चाहिँ मौलिक अधिकारको रूपमा राख्यो भनेदेखि त्यसको एउटा प्रभाव फरक होला. कसरी? सङ्घीय प्रदेशहरूमा पनि शिक्षा निशुल्क रूपमा चाहिँ दिनुपर्ने अवस्था आउन सक्छ, राज्यले त्यसको भार वहन गर्नुपर्ने अवस्था हुन्छ. त्यसो भएको लागि एउटा त्यस्तो स्थिति पनि छ. केन्द्रीकृत जुन राज्य व्यवस्था छ त्यो राज्य व्यवस्थाबाट सङ्घीयतामा जाँदाखेरि जुन अहिले जस्तो सरहरूले उठाइसक्नु भएको छ भाषाका कुराहरू होलान् कन्टेन्टका कुराहरू होलान् यी कुराहरू पनि ती महत्त्वपूर्ण कुराहरू हुन् र सँगसँगै के छ भन्दाखेरि नेपालको जुन शिक्षा नीति छ त्यो नीति नेसन ओरिएन्टेड हुनुपर्छ। अहिलेको मलाई लाग्छ जसरी राजनीतिमा चाहिँ विवाद छ, एउटा चाहिँ नेसनलाई प्रधानता दिने र अर्को चाहिँ नेसनलाई दोस्रो दर्जामा, त्यो राजनीतिमा पनि छ, संस्कृतिमा पनि छ, लिटरेचरमा पनि छ, एजुकेसनमा पनि छ। त्यसो भएको हुनाले यो चाहिँ अहिले हामी संक्रमणमै छौँ। त्यसले गर्दाखेरि अहिले हामीले जो राजनीतिक दलहरू छन् तिनीहरूका बिचमा पनि यो छलफललाई अगाडि बढाएर तिनीहरूको यो जुन संविधान बन्दैछ यो संविधानले कसलाई प्राथमिकता दिन्छ, केलाई प्रधानता दिन्छ, उनीहरू चाहिँ एकमत हुनुहुन्छ। तपाईँले जोड्नुभयो विशेष गरी हामी केन्द्रीकृत व्यवस्थाबाट विकेन्द्रित र स्थानीय तहसम्म स्वशासनको व्यवस्थामा गइसकेपछि त्यो शिक्षा पनि त्यो देखिनुपर्छ, नदेखिने हिसाबले लाग्यो भने हामी सही ठाउँमा पुग्दैन भनेर भन्नुभयो। अर्को अहिले अन्तर्राष्ट्रिय ओपन चाहिँ सिस्टम भनौँ न ग्लोबलाइज सिस्टममा शिक्षा पनि विभिन्न चाहिँ अमेरिकाको युनिभर्सिटीले नेपालको क्याम्पसलाई चाहिँ विषय दिन्छ, यसरी पढा भनेर भन्छ, ती विषयहरूमा हाम्रो नियन्त्रण एक लेभलको भएन भने हामी बजारवाद र उपभोक्तावाद अनि हेजिमिनीको जुन प्रभाव छ नि त्यसलाई पनि हामीले नेपाल राष्ट्रवासी भएर चुनौती दिने खालको शिक्षा हुनु पर्यो नि त। अनि हुन्छ, धन्यवाद। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो। म रामकुमार झाङ्जी तिर लाग्छु। रामकुमारजी, अघि मैले भनेको नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी हुने जसमा तपाईँले महत्त्वपूर्ण जिम्मेवारी लिएर लामो समय बस्नुभयो, मलाई एउटा रमाइलो लागेको कुरा अनेर सोपियो नेपाल विद्यार्थी सङ्घहरूको सम्भवतः शिक्षा प्रणालीमा यो कुरा सुधार हुनुपर्छ भनेर एक लेभलको डकुमेन्ट पनि तपाईँहरूसँग हुनुपर्छ छ जस्तो लाग्छ। त्यो कुरालाई पनि जोडेर भनिदिनुहोस्, तपाईँहरूले अहिले जुन तरिकाको चाहिँ यो व्यवस्था भएन त्यो व्यवस्था भएन भनेर चाहिँ जुन तरिकाको टिका टिप्पणीहरू आउने गर्छन् त्यसलाई सुधारका लागि तपाईँहरूले के के ठाउँहरू देख्नु भएको छ? सबभन्दा पहिले इतिहास कस्तो भयो, कसले के के गल्ती गरे, को पानीमाथि गोबार्नु छ भनेर छलफल गऱ्यौँ भने सबैका सबै भन्न सकिन्छ। र अब पोजिटिभली अगाडि बढायौँ भने अबको शिक्षा कस्तो होला, यसमा मान्छे बन्ने प्रक्रिया कसरी बन्ला र त्यो मान्छेले के गर्ला, त्यो राष्ट्रिय राज्य बन्ला कि नबन्ला भन्ने कुरा चाहिँ छलफल गर्नु। जस्तो अब अहिले सबै पार्टीका पार्टीगत कुरा ल्याएर त्यसको पुरानै माइन्डसेटबाट अगाडि बढ्यौँ भने त्यो केही पनि हुँदैन। त्यसो भएर मलाई के लाग्छ भने सामान्यत सङ्घीयतामा शिक्षा तिन तहकै होला। यो यो अघि सरले भन्दै हुनुहुन्थ्यो, यो कन्सेन्ससको कुरा गर्दै हुनुहुन्थ्यो, तिन तहको शिक्षा होला। एउटा स्थानीय तहले पनि शिक्षामा कन्ट्रिब्युट गर्छ, अर्को स्टेटले गर्छ, अर्को राष्ट्रिय राज्यले पनि गर्छ, राज्यले केन्द्रले पनि गर्छ। सामान्यत तिन तहको होला, अब दायित्व बोक्ने हिसाबले पनि। अर्को सङ्घीयता विद्यालय सरले भने जस्तै अब सिङ्गल आइडेन्टिटीको राज्य बन्ने कुरा गाह्रै छ, या त त्यस्तो बन्दै बन्दैन, त्यसो भएन भने सङ्घीयतै बन्दैन, सिङ्गल आइडेन्टिटीमा गयो भने सङ्घीयतै बन्दैन। यो त प्रष्टापष्टी यति चाहिँ हामी भन्न सक्छौँ कि या त यो मल्टिपल आइडेन्टिटीमै राज्य बन्छन्, त्यस्तो बनेन भने सङ्घीयतै बन्दैन, कति वर्ष झुन्डिन्छ। त्यसो गर्दा के गर्न सकिएला त एउटा मान्छे बनाउँदा भन्दा, सामान्यतः प्राथमिक शिक्षामा एउटा चेतनामूलक शिक्षा, जसले चाहिँ कहाँको मान्छे हो, के हो, राष्ट्रियता के हो, आदि इत्यादि वातावरणदेखिका कुराहरू जान्दा, जब माध्यमिक शिक्षा अथवा विद्यालय शिक्षा प्राप्त गर्ने मान्छेले म कहाँ जाने, मेरो प्रोफेसन के हुने, म अथवा विद्यालय शिक्षा प्राप्त गरिसकेँ भने मैले मेरो जिन्दगीमा बाँच्ने सामान्य व्यावसायिक जिन्दगीतिर जान सक्छु कि सक्दिनँ भन्ने एउटा बाटो खोल्ला। विद्यालय शिक्षा चाहिँ व्यावसायिक मूलकतिर हाम्रा पाठ्यक्रमका कन्टेन्टहरू अथवा जे जति हुन् सरहरूले जान्नुहुन्छ त्यो कुरा, विद्यालय शिक्षा भनेको व्यवसायमूलकतिर जान पर्छ होला। त्यसो गर्दा डेफिनेटली हाम्रो राष्ट्रिय आवश्यकता के हो भन्ने कुरातिर आइहाल्छ। राष्ट्रिय शिक्षा के हुने भन्दा, हामीले मान्छेलाई सर्टिफिकेटको औपचारिक विश्वविद्यालय शिक्षा दिने, जसले सर्टिफिकेट प्राप्त गरोस् र ऊ चाहिँ हाम्रो देशबाट बाहिरियोस्, यो होइन। शिक्षा औपचारिक या अनौपचारिक दुइटै हुन्छन्, तर हाम्रो ध्यान चाहिँ औपचारिक शिक्षाको सर्टिफिकेट दिएर उसलाई विश्व बजारमा जाऊ भनेर प्रेरित गर्ने शिक्षाभन्दा ज्यादा हाम्रो नागरिकलाई हाम्रो साधन स्रोत, हाम्रो प्राकृतिक सम्पदा, यसैमा हामीले हाम्रो नागरिकलाई र हाम्रो आर्थिक वृद्धिलाई, हाम्रो मुलुकको समृद्धिकातिर ध्यान दिने खालको यो शिक्षा नै बनाउने कुरामा ध्यान दिनुपर्छ होला। अन्तरिम संविधान 2063 राखिएका कतिपय प्रावधानहरू आउने संविधानमा यो डेफिनेटली पर्छन्। शिक्षा मौलिक हक हो, तर शिक्षा मौलिक हक भन्नुको मतलब यो विश्वविद्यालय तहसम्मको शिक्षा मौलिक हक हो त, यो होइन, यो हुन पनि सक्दैन। शिक्षा मौलिक हक त्यो हो जो विद्यालय शिक्षासम्म हो, जो अहिले 10 कक्षा छ, अब 12 कक्षा भविष्यमा विद्यानाथ सरहरूले भन्नु होला 12 कक्षासम्मको शिक्षा विद्यालय शिक्षा हो। त्यो शिक्षामा राज्यले दायित्व बोक्नुपर्छ, त्यो दायित्व स्थानीय अथवा स्टेटले अथवा केन्द्रले को कोले बोक्ने हो भोलि सङ्घीयता बन्दा त्यसले बाँडेरै बोक्छन्। र यस्तो शिक्षाको कुरा हामीले गर्नुपर्छ, खालि शिक्षाको मोटो सैद्धान्तिक कुरा चाहिँ यति चाहिँ गर्न सकिन्छ होला जस्तो लाग्छ। सिद्धान्त तपाईँले भन्नुभयो यो सक्षम मान्छे बनाउने शिक्षा हामीलाई चाहिएको छ, व्यवसायिक मूलक र खोजमूलक शिक्षालाई प्रवर्धन गर्नुपर्छ। म दिपका जोशीतिर लाग्छु। दिपकाजी तपाईँले स्कुल चाहिँ सुदूरपश्चिममै पढायो? धन्यवाद राजाजी, तपाईँले भन्नुभयो म सुदूरपश्चिमै पढाए हो। र काठमाडौँ आउँदाखेरि मलाई तपाईँ किन काठमाडौँ भन्ने प्रश्न पनि गर्नुभयो। इभन म पाटन क्याम्पसमा प्लस टू पढ्दाखेरि त्यहाँको प्रिन्सिपल सरले इन्डियातिर जाने गर्छ नि त प्रायः, तपाईँ चाहिँ काठमाडौँ किन आउनुभयो भन्ने प्रश्न हिजोको दिन त पर्याप्त हुन्थे, आज चाहिँ अलिक मत्थर हुँदैछ र मार्जिनलाइज भएकै सुदूरपश्चिम लगायतका विभिन्न ठाउँहरू आफैसँग जोडिएको विषयवस्तु, यो भाषाको विषयवस्तु प्रधान हिसाबले उठिरहेको छ पछिल्लो पटक। मातृभाषामा शिक्षा दिनुपर्छ र म भाषाबाट पीडित भन्दा नि फरक पर्दैन। म काठमाडौँ आएँ, राम्रोसँग नेपाली बोल्न आउँदैन थियो मलाई, साथीहरू सबै रमाइराख्ने, गफ गर्ने, आफूसँग एक्लो महसुस भएको हुन्थ्यो कि। र अहिले यो प्रश्न मलाई कहिले काहीँ पछिल्लो पटक म शिक्षक युनियन सचिवगण मञ्च लगायतका विभिन्न फोरमहरूमा छलफल गर्दाखेरि मातृभाषामा अब शिक्षा मन्त्रालयले पनि शिक्षा दिनुपर्छ भन्दाखेरि अझै धेरै बालबालिकालाई अप्ठ्यारो पार्न खोजेको राज्यले भन्ने लाग्छ कि मलाई आफैलाई। हो, मातृभाषा सिकाउनु पर्छ, आफ्नो धर्म संस्कृति बचाउनु पर्छ, त्यसमा कसैको पनि विवाद रहँदैन। तर अन्तर्राष्ट्रिय स्तरमा कुनै विद्यार्थीलाई यदि कम्पिटेटिभ बनाउने हो भने त्यसलाई नेपाली भाषा त हाम्रो नेपालमा चाहिहाल्यो र अङ्ग्रेजी भाषा तलाई चाहिन्छ चाहिँदैन। र पछिल्लो पटक सबै अभिभावकको ध्यान संस्थागत विद्यालय जसलाई निजी विद्यालय भनिन्छ त्यतिर किन तानिरहेको छ त? प्रधान विषयवस्तु त्यही पनि भइरहेछ। र अहिले अब सुदूरपश्चिम अथवा नेपालका विभिन्न भेगमा रहेका विद्यार्थीले पाइरहेको शिक्षा र काठमाडौँमा रातो बङ्गलामा होस् अथवा त्यो जेम्समा पाइरहेको शिक्षा अथवा काठमाडौँ युनिभर्सिटीमा पाइरहेको शिक्षाको लेभल त फरक छ नि। त्यसको मार्केटमा त्यो सेल को भइरहेछ त? अहिले हामी प्रश्न देखिरहेछौँ। तसर्थ मैले संहिता बुझेको आम नागरिकले सहज तरिकाले त्यहाँका साधन स्रोतको प्रयोग गर्न पाउन् र उनीहरूलाई सहज होस् आफ्नो कामयाबीमा सहज तरिकाले काम गर्न पाउन् र यो शिक्षा पनि म आइटीको विद्यार्थीसँग गरिन्छ आइटी फ्रेन्डली हुनुपर्छ भन्दाखेरि युजर फ्रेन्डली विद्यार्थीले सुदूरपश्चिमको विद्यार्थीले काठमाडौँ आएर सर्टिफिकेट लिनुपर्छ, त्यो प्लस टूको होस् कि त्यो युनिभर्सिटीको होस् कि कुनै ठाउँ, संहितामा गएपछि कमसेकम विद्यार्थी अभिभावकलाई सहज होस् शिक्षा लिनको लागि, आफ्नै घर पाएको होस्, नजिक होस्, सहज तरिकाले लिनुहोस्, अप्ठ्यारो नहोस् र थोरै लगानीमा उसले राम्रो शिक्षा आर्जन गर्न पाओस्। दोस्रो त्योभित्र अब क्वालिटीको कुरा आउँछ पक्कै पनि। जब हामी रिजनल लेभलमा, नेसनल लेभलमा र अन्तर्राष्ट्रिय लेभलमा कम्पिटेटिभ हुन सक्दैनौँ, मार्केट हामी सेल हुँदैनौँ। मैले यहाँनिर तपाईँलाई सोध्नु, मलाई यो बेला यो भाषाले चाहिँ ठुलो समस्या ल्याउँछ भनेर गफ गर्दा मलाई कहिलेकाहीँ यो सोध्नु मन लाग्छ, हाम्रो शिक्षाले भाषा सिकाउने हो कि सिप सिकाउने हो? जस्तो मैले एउटा उदाहरण दिएँ तपाईँलाई, फ्रान्स गयो भने फ्रान्सेलीहरू विश्वमा नामुद छन्, उनीहरूसँग सबै हिसाबले क्षमता छ, तर उनीहरू अङ्ग्रेजी बोल्न रुचाउँदैनन्, मान्दैनन्, बोल्दैनन्। रसिया छिर्नुभयो भने, जापान छिर्नुभयो भने, चिन छिर्नुभयो भने, यो हामीले अन्तर्राष्ट्रिय स्तरमा जुन जुन भाषा बोल्नुपर्छ भनेर भनेका छौँ ती भाषाहरू ती मान्छे कहाँ छैन, उनीहरू बोल्दैनन्, बोल्न रुचाउँदैनन्, बोल्न मान्दैनन्, तर उनीहरूको देश प्रगति भएको छैन त। भन्दाखेरिमा म अहिले यो प्रश्न सबै बाटोमा आउँछु, यो भाषा कति महत्त्वपूर्ण विषय हो? जस्तो अहिले तपाईँले उदाहरण दिएर भन्नुभयो तपाईँको लागि एउटा महत्त्वपूर्ण भाषा किन भयो भन्दाखेरि तपाईँलाई यहाँ आएपछि नेपाली परर बोल्ने मान्छे हुनुपर्ने तपाईँसँग त्यो थिएन। राजनजीले भनेको कुरा चिनले, रसियाले अथवा अन्तर्राष्ट्रिय समुदायले जसले इङ्ग्लिसलाई इग्नोर गरेको अवस्था कुनै बेला थियो, तर मलाई जहाँसम्म लाग्छ पछिल्लो अवस्थामा आत्मसात गरिसकिरहेछ र गरिरहेछन्। र एकछिनलाई कुनै देशको चाइनाकै कुरा गरौँ, फ्रान्सको एम्बेसडरले प्रेस विज्ञप्ति जारी गर्नु पऱ्यो, प्रेस कन्फरेन्स गर्नु पऱ्यो भने छेउमै ट्रान्सलेटर राख्नुपर्छ, एकजना एक्स्ट्रा म्यान पावर चाहियो उसलाई, हामीले कस्टिङको हिसाबले हेरेको पछिल्लो पटक। र उसले अब अन्तर्राष्ट्रिय क्षेत्रमा गएर आफ्नो व्यापार गर्नु छ, व्यवसाय गर्नु छ, डिलिङ गर्नु छ भने उसँग इङ्ग्लिसको विकल्प छैन। हो, अहिले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा बढी चाइनिज भाषा बोलिहाला अथवा उनी इग्नोर गर्लान्, तर गर्दा गर्दै पनि अब मैले जहाँसम्म देख्यो इङ्ग्लिसको विकल्प यदि दिन सक्नु पऱ्यो यदि अन्तर्राष्ट्रिय समुदायले, होइन भने त्यो त हामीले देखिरहेको छैनौँ। र तसर्थ नेपालमा पनि अथवा अन्तर्राष्ट्रिय जहाँसुकै भए पनि एउटा त जबरजस्त ढङ्गले इङ्ग्लिस आइ नै सकिया हो, कसैले यसलाई इग्नोर गरे हुँदैन, त्यो हामीले प्रयोग गर्ने डिजिटल डिभाइसेस होस् अथवा अन्य कुरा होस् छर्लङ्ग देखिरहेको छौँ। र सँगसँगै मैले यहाँनिर जोडिएको अर्को विषयवस्तु ल्याङ्ग्वेज भयो, अब एजुकेसनल इन्स्टिट्युसनको स्ट्रक्चर होला र अर्को कन्टेन्ट कुरा, तिनवटा कुरालाई हामीले भोलि फेडरलिजममा ध्यान दिन सक्यौँ भने अझै प्रभावकारी ढङ्गले शिक्षा दिन सकिन्छ कि यो देशमा? भनेपछि तपाईँले चाहिँ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने हिसाबले जाने हो भने एउटा भाषा भन्ने मात्रै हिसाबले छोडिरहनु हुँदैन, उसलाई सबै ठाउँमा कम्पिट गर्न सक्ने खालको चाहिँ कुरा सिकाउनु पर्छ भनेर एउटा जोड्नुभयो। म प्रकाशजीबाट ठाउँमा जान्छु। प्रकाशजी, स्वभावैले पत्रकारको जिम्मेवारी भनेको पत्रकारले धेरै मान्छेहरूसँग भेट्छ, विज्ञहरूसँग पनि भेटिरहन्छ र खोज्ने मान्छेहरूसँग पनि भेटिरहन्छ। यो सँगै व्यवस्थामा गइसके पछाडि शिक्षामा के कस्ता असन्तुष्टिहरू तपाईँले भेट्नु भएको छ दुवै मान्छेहरूसँग? जुन कुरो चाहिँ फेरिनुपर्छ, यो फेरिएन भने त के मजा आएर सँगै व्यवस्थामा गएको भनेर मान्छेहरू कुरा गर्छ। हजुर, तपाईँ शिक्षा पत्रकारसँग पनि बस्नुभयो, सबै पत्रकारले पनि तपाईँलाई आएर सुनाउँदा हुन्छ। हजुर, धन्यवाद। यहाँ विज्ञहरू अग्रजहरूले धेरै विषयहरू ल्याइसक्नु भएको छ। निश्चय नै मूलभूत रूपमा चाहिँ संहितामा हामी जाने कुराको हामीले प्रतीक्षाका आधारमा एक संहिताभित्रको शिक्षाको खोजी गरिरहेका छौँ र हामीलाई संहिता भनेको एउटा राज्य व्यवस्थाको एउटा संरचना हो, त्यो अहिलेको लागि आवश्यक छ भन्ने आम बुझाइ छ। तर के भने संहिता नभएर नै अहिले सबै शिक्षा बिग्रेको, हाम्रो गुणस्तर बिग्रेको, पढाउन नसकेको, प्रवेशिका परीक्षाहरूमा हेर्दाखेरि नतिजा निराशाजनक भएको, यो संहिता नभएर भन्ने कुराहरू चाहिँ होइन। अथवा संहिता भन्ने बित्तिकै एकाएक त्यो शिक्षामा गुणस्तर वा शिक्षामा सुधार आम व्यापकै हुन्छ हामी हुन्छौँ भन्ने कुरा पनि होइन। त्यस कारणले यसलाई चाहिँ त्यति धेरै उत्साह वा निराशाको हिसाबले पनि हेर्न जरुरी छैन, किनभने शिक्षाको आफ्नै एउटा गति हुन्छ। संहिताको क्रमबाट होस् वा विकेन्द्रीकरणको नामबाट होस् वा चाहिँ यो जुन अहिले केही उदाहरणहरू हेरौँ न, अहिलेको समसामयिक उदाहरणहरू, जस्तै हिजो मात्रै पनि व्यवस्था विकास संसदमा पाठ्य पुस्तकको हाकार हुने सम्भावनालाई चाहिँ एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको माध्यमबाट त्यहाँ 2 घन्टा बहस भयो, 50 बढी सभासदहरूले चाहिँ बोल्नुभयो, सरकारको ध्यानाकर्षण गराउनु हो, तर पनि फेरि समस्या कायमै छ र कायम हुन्छ। किनभने एउटा डोल्पाको कुनै दुनैमा पनि यही जनकशिक्षाको सानो टिममा छापिएको पाठ्य पुस्तक पुर्याउनु पर्छ भन्ने हाम्रो तयारी व्यवस्थापन प्रबन्धहरू छ र त्यो समयमा पुर्याउनु पर्ने प्रतिबद्धता चाहिँ गरिएको छ अन्तर्राष्ट्रिय स्तरमा, दात्री निकायको स्तरमा, जुन प्र्याक्टिकल होइन। एकैताली यस्तो भौगोलिक अवस्था भएको मुलुकहरूमा त्यो व्यवस्थापन गर्न सकिन्न र केन्द्र सरकारले त्यस्तो हिसाबले व्यवस्थापन गर्न नसक्ने स्थिति पटक पटक पुष्टि भइसकेका छ। तर पनि हाम्रो राज्यले सरकारले त्यस्तै कुराहरूलाई जिम्मा लिइरहेको छ, होइन? त्यसै गरिकन यो परीक्षा व्यवस्थापनको कुराहरूमा पनि प्रश्नपत्र कहाँ पुग्यो पुगेन, एउटा बाटामा चाहिँ कसैले जलाइदिएला, फेरि यहीँ ल्याएर परीक्षण गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, अनि नतिजा यहीँबाट मात्रै प्रकाशन गर्नुपर्ने, यो कुराहरूले गर्दाखेरि चाहिँ संहिताको खोजी शिक्षामा चाहिँ जरुरी छ। म कमलकृष्ण जोशी सरबाटमा आउँछु। हामीलाई यो संहिताको कुरो सुरु गर्नुभन्दा अगाडि नै पनि सब मान्छेलाई थाहा थियो हामीलाई चाहिएको शिक्षा व्यावसायिक शिक्षा हो, हामीलाई चाहिएको शिक्षा प्रतिस्पर्धात्मक शिक्षा हो। यहाँ काठमाडौँको कुनै ठाउँ, सहर, डोल्पाको कुनै गाउँमा पढेको विद्यार्थीले विश्वको कुनै पनि ठाउँमा गएर आफूलाई जुरुकको बेरमो फलान ठाउँकोमा चाहिँ यति पास गरेर आएको भनेपछि उसले त्यति नै पास गरेका विद्यार्थीहरूमा आफूलाई कमजोर नदेखोस्, हामीले खोजेको शिक्षा त्यस्तै हो। यो संहिता नभए पनि हामीले खोजेको त्यस्तै थियो, अहिले आए पनि हामीले खोजेको त्यस्तै हो। सरले बताइदिनुहोस्, यो गर्ने भन्ने कुरो त एकात्म शासन प्रणालीमा पनि उठ्यो होला नि त, होइन? किन गर्दा हामी त्यो गर्न सकेनौँ? धन्यवाद राजनजी। सबभन्दा पहिले म एन्टेना फाउन्डेसनलाई चाहिँ धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिले कुरा म के गर्न चाहन्छु भने, अब मेरो अनुभवको कुरा पनि यहाँ स्योर होस् भन्ने अघि कुरा गर्नुभएकोले, म भिसी हुन्छु भन्ने कुरो मलाई पहिले थाहा थिएन, होइन? त्यस्तै यहाँ चाहिँ कोही शिक्षा मन्त्री हुन्छ, कोही ऊ हुन्छ भन्ने कुरो पहिले नै सबैले थाहा नहुँदो रहेछ। अब इलेक्सन जित्नु पर्यो, त्यसपछि ऊ हुनु पर्यो, अनि त्यहाँ जानु, त्यसैले कोही प्लान गरेर त्यो पोजिसनमा गएको हुँदैन यहाँ वास्तविक कुरो त है। मैले एकजना पत्रकार आएर मलाई सोध्यो, तपाईँको फ्युचर प्लान के छ भिसी भएर भनेर भन्दाखेरि म अक्कमक्कमा पऱ्यो, के भन्नु भने जस्तो नि। अब मैले देखिरहेको के भने, प्राध्यापक सङ्घमा म अध्यक्ष भएर काम गरेँ, त्यहाँ हामीले केही कुराहरू उठायौँ, केही धेरै इम्पोर्टेन्ट कुराहरू उठायौँ युनिभर्सिटीको सम्बन्धमा। त्यो भिसी भइसकेपछि उनीहरूको चाहिँ कर्से भिजिट भनेर भेट्न आउने गर्थ्यो उनीहरू, यो एम्बेसडरहरू सबै नै। अनि तपाईँले त्यो इन्टरभ्यू पढेर उनीहरू के भने, मैले खास के होइन, त्यो युनिभर्सिटीको अहिलेसम्मको दुर्दशालाई सुधार्ने काम गर्छु, मैले त्यो इन्टरभ्यूमा त्यही भनेको थिएँ। अरू नयाँ कुराहरू पनि केही भन्नुभएको भए हुन्थ्यो भन्ने कुरो उनीहरूले सजेस्ट गरे। वास्तवमा मलाई पनि लाग्यो कि मेरो नयाँ प्लान चाहिँ हुनै पर्ने थियो, तर चाहिँ त्यो बेला भिसी बन्ने कुरा त मलाई थाहा थिएन, म प्लान बनाइरहेको थिएन। यो कुरा अहिले होस्, योभन्दा अगाडि होस्, कुनै बेलामा पनि होस्, शिक्षा मन्त्री हुने अथवा अर्थमन्त्री हुने अथवा कोही त्यो हुने व्यक्तिहरूले पनि त्यसै चाहिँ प्लान गरेर गएको थाहा छैन जस्तो लाग्यो। यो तपाईँले, म तपाईँलाई अर्को एउटा प्रश्न जोडिहाल्ने, तपाईँ अहिले के भन्नुभयो भने शिक्षाको सुधारको लागि जो जिम्मेवार निकाय छ, जो जिम्मेवार व्यक्ति छ, त्यसलाई तयार गर्ने प्रणाली हाम्रो देशमा चाहियो। अहिले के भएको छ भने सबै उछिटिन्छन्, फट्टफट्ट उछिटेर आइपुग्ने मान्छेहरूले त्यो लेभलका सुधार गर्न सकेनन् कि। मैले चाहिँ त्यो के भने पद सम्हाल्न साथको कुरा गरेको, तर त्यो पद त्यो चार वर्षको अवधिको पद हुने भएकोले नि त्यो भित्रमा धेरै कुरा अध्ययन गरेर त्यहाँ गर्न सकिन्थ्यो। र त्यो बेला विद्यनाथ सरले पनि अरू साथीहरूले पनि हेर्नुभयो होला, एकचोटि पन्त सरले हाम्रो म्यानेजमेन्टको प्रेमराज पन्त सरले चाहिँ कतै बोल्नुभयो जस्तो लाग्यो। यत्रो डिस्टर्ब हुँदाखेरि पनि यसको पालामा जति काम भयो अरू कहिले भएको थाहा थिएन भनेर भन्नुभयो अरे भनेर भन्नुहुन्थ्यो। त्यो चाहिँ अहिले नसक्ने त्यो बेला सक्ने भन्ने कुरो त सायद के होला र जस्तो मलाई लाग्छ अहिले। होइन पुग्नुहोस्, म के भन्न चाहन्छु भने अब संहिताको विषयमा अलिकति कुरा गर्दाखेरि नि सबभन्दा पहिले हामीले चाहिँ हेर्नुपर्ने कुरा संहितामा स्टेट ओन युनिभर्सिटी स्टेट ओन इन्स्टिट्युसन पनि हुन्छ प्रत्येक स्टेटहरूमा। होइन सायद यो चाहिँ हामीले एक दुईवटा अरू कन्ट्रीहरूको उसमा हेऱ्यौँ भने जहाँ चाहिँ फेडरल सिस्टम छ ती ठाउँहरूमा केन्द्रीय ओन इन्स्टिट्युसन हुनुपर्ने हुन्छ स्टेटहरूमै। त्रिभुवन विश्वविद्यालयले अस्ति भर्खर चाहिँ एउटा के पास गर्यो भनेर मैले सुने भन्दाखेरि चिनेरले यो त्रिभुवन विश्वविद्यालयले केन्द्रीय विश्वविद्यालय बनाउने भनेर मलाई आश्चर्य लाग्यो। किन भयो भन्नुपर्ने आवश्यकता भयो। होइन केन्द्रीय विश्वविद्यालय भनेको के हो त्यो चाहिँ थाहा नभएको हो कि, जस्ता विद्वानहरू त्यहाँ हुनुहुन्छ फेरि थाहा नभएको म भन्ने साहस म गर्दिनँ। त्यही पनि मलाई चाहिँ आश्चर्य लाग्यो, यो गर्नु नपर्ने कुरा चाहिँ गर्यो जस्तो लाग्यो। हामीले देखेको के त भन्दाखेरि जहाँ फेडरल सिस्टम छ त्यहाँ मात्रै केन्द्रीय विश्वविद्यालय र यो स्टेट युनिभर्सिटीहरू चाहिँ त्यहाँ हुन्छ। होइन केन्द्रीय विश्वविद्यालय भनेपछि यो सेन्ट्रल लेजिस्लेसनले पास गरेर ऐन जुन आउँछ नि त्यसबाट चाहिँ स्टार्ट नभएकोलाई केन्द्रीय विश्वविद्यालय भनिन्छ। स्टेट लेजिस्लेसनले गरेको स्ट्याचुटबाट चाहिँ इस्टाब्लिस भएको छ भनेदेखि त्यसलाई चाहिँ स्टेट युनिभर्सिटी भन्ने गर्छ। जहाँ फेडरल सिस्टम छ सबै ठाउँमा त्यही हामीले देखिरहेका छौँ। मलाई लागेको चाहिँ प्रत्येक स्टेटमा स्टेट ओन इन्स्टिट्युसन्सहरू हुन्छन्, प्रत्येक स्टेटमा चाहिँ ऊ पनि हुन्छन्। अहिले चाहिँ हामी कहाँ 9 युनिभर्सिटीहरू भइसके, त्यो 9 युनिभर्सिटीहरू सबै अहिले केन्द्रीय उसबाट पास भएको छ, तर त्यसलाई स्टेटले ओन गर्न सक्छ अहिले पनि। स्टेटले अर्को चाहिँ एउटा ऊ गरिकन केन्द्रीयबाट त्यसलाई चाहिँ स्टेटमा चाहिँ हस्तान्तरण गर्न नसक्ने कुरा चाहिँ होइन, एउटा चिज त्यो। दोस्रो कुरो मैले चाहिँ के त भन्दाखेरि बेल्जियमको हामीले ऊ गरेर हेरौँ। बेल्जियममा एउटा के छ भने त्यहाँ इथनिक ग्रुप्स र अनि यो इकोनोमिक जुन एउटा चाहिँ त्यो अवस्था छ प्रत्येक स्टेटको एउटै किसिमको छैन, इथनिसिटी पनि एउटै किसिमको छैन अनि इकोनोमिक अवस्था पनि एउटै स्थितिको छैन। त्यसो हुँदाखेरि म्याथमेटिक्स र ल्याङ्ग्वेजहरू कुनै युनिभर्सिटीमा धेरै राम्रो, कुनै इन्स्टिट्युसनहरूमा कुनै स्टेटको युनिभर्सिटीमा धेरै राम्रो, कुनैमा एकदमै नराम्रो त्यो अवस्था चाहिँ त्यहाँ देखिन आयो। त्यसैले यहाँ पनि हामी कहाँ पनि यो मल्टी इथनिक सोसाइटी भएको ठाउँमा जहाँ इकोनोमिक अवस्था पनि एकै खासको छैन, भोलि गएर त्यो स्टेटहरू बन्यो भने उनीहरूको रिसोर्सको चाहिँ अवस्था पनि त्यही अवस्थामा पुग्ने हो। अघि हाम्रो विद्यनाथ कोइराला सरले पनि भनिसक्नुभयो त्यही अवस्था भएको कारणले हामीले विचार गर्नुपर्ने आवश्यकता के त भन्दाखेरि यस्ता कुरा यस्ता ठाउँहरूमा हामीले विशेष गरेर ती इन्स्टिट्युसनहरूलाई चाहिँ जोड दिनुपर्ने, सेन्टरले चाहिँ विशेष गरिकन हेर्नुपर्ने आवश्यकता रहन्छ जहाँ यस किसिमको डिस्प्यारिटी हुन्छ। यस किसिमको डिस्प्यारिटीले पोलिटिकल इन्स्टेबिलिटी ल्याउँछ भन्ने कुरो बेल्जियममा पनि देखायो। अब तपाईँले भन्नुभयो सबभन्दा पहिला शिक्षालाई सुधार गर्ने निकायभित्र राजनीतिक भागभण्डा पदका हिसाबले राजनीतिक रूपमा लैजाने हुँदैन, तयार गर्ने प्रणालीको विकास हुनु पर्यो भनेर भन्नुभयो। अर्को तपाईँले केन्द्रीय विश्वविद्यालय प्रादेशिक विश्वविद्यालयको हिसाबले जुन तरिकाले विश्वविद्यालयहरू निर्माण हुँदै जान्छन् ती विश्वविद्यालयहरू बिचको समानुपातकै हिसाबले उनीहरू सबैको क्षमता लाई चाहिँ एउटा कम्पनी बनाउनका लागि केन्द्रको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ। त्यो भएन भने कुनै प्रदेशका विद्यार्थीहरू कमजोर निस्किँदै जाने, कुनै प्रदेश एकदमै धेरै कम्पिटेन्ट हुँदै जाने सम्भावना बढ्छ। त्यस्ता केही उदाहरणहरू तपाईँले अगाडि सार्नुभयो। हामी अहिले सङ्घीय शिक्षाको कुराकानी गर्दै गर्दा अहिले जुन शिक्षा नीतिको विषयमा हामीले बहसहरू छलफल गर्छौँ, समस्या के छ भने हामीसँग जे जस्तो नीति छ नि त्यसलाई मात्रै कार्यान्वयन गराउन सक्नेहरू पनि एक हदसम्मको हामीले उपलब्धि हासिल गर्न सक्छौँ, तर हामीसँग शिक्षा नीति छ जसले कार्यान्वयन गर्नु पर्ने हो उसको नियत ठिक भएन कि पहिलो कुरा, त्यो नियतलाई सुधार्नु पऱ्यो। त्यो सधैँभरि राजनीतिक पार्टीको नेतृत्वलाई जोडेर सधैँभरि सरकारलाई जोडेर हुँदैन नि त। जस्तो एउटा उदाहरण दियो, एउटा विश्वविद्यालयको भिसी नियुक्ति गर्ने कुरा या रेक्टर नियुक्ति गर्ने कुरामा ल ठिकै छ राजनीतिक भागभण्डाको आधारै भयो, तर कम्तीमा उसको एउटा भिसी हुनका लागि रेक्टर हुनका लागि रजिस्ट्रारहरूलाई के क्राइटेरिया, त्यो क्राइटेरिया त मेन्टेन गरेर आएको छ, मेन्सन गरेर आएको छ भने त्यहाँ आइसकेको व्यक्तिले चाहिँ सधैँभरि चाकडीमा धाइ हुने होइन नि त। भएको शिक्षा नियम के छ, विश्वविद्यालयलाई कसरी सुधार गर्ने भन्ने विषयमा उसले 20% मात्रै काम गरिदिएको भए पनि आज हामीले यो छलफललाई अर्को कोणबाट सुरुवात गर्न सकिन्थ्यो होला कि। त्यसैले मैले सबैभन्दा पहिला भन्न खोजेको कुरा के भने, हामी अब यो समग्र विषयमा चाहिँ के भने, अहिले अहिले पनि हामीका समस्या के छ भने, एउटै त्यो भिसी सरलाई अर्थात् मन्त्रीलाई नै हेरौँ, एउटा सामुदायिक विद्यालयसँग अर्थात् सरकारी क्याम्पसमा गयो भने उहाँको भाषण सरकारी कुराको आउने, प्राइभेटमा गयो भने यो मुलुकै यो प्राइभेट शिक्षाको यो निजी शिक्षाले धान दिएछ भन्ने हिसाबको नियत राख्नु भएन कि। अब यहाँ अहिले विज्ञ सरहरू पनि भएको, पूर्व भिसी हुनुहुन्छ, अब हाम्रो रामगुआजी पनि हुनुहुन्छ, हामी यहाँ सबै भएर मैले देखेँ, हामी सडकदेखि सदनदेखि सरकारसम्म हामीले चाहिँ एउटा सरकारको रूपमा विरोधीको रूपमा सबै किसिमका चाहिँ भूमिकाहरूमा बसेर हामी आउँदाखेरि मैले पाएको कुरा के भने, अहिले समग्र रूपमा सबैसँग काम गर्दा सदैव राजनीतिक शासकलाई दोष दिएर उम्किने यो चाहिँ स्थायी सरकार त प्रशासनिक निकाय हो नि, त्यसको नियत ठिक नभएको कारणले भएको भन्ने मलाई लाग्छ। विज्ञ सरहरूले हुन्छ म त्यसमा आउँछु, अब यो संसारै भनिन्छ कि नीति बदल्न सकिन्छ, नियत बदल्न त बिचरा राज्यले कसरी सकोस्, नियत बदल्ने त हामी आफैले हो होइन, राम्रो सकारात्मक हुनै पर्यो। कार्यक्रम संहिता सङ्गालोमा भर्खरै सङ्घीय संरचनामा शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्ने सेरोफेरोमा गरिएको छलफलको अंश हामीले सुनायौँ। छलफलमा सहभागी हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, प्राध्यापक डाक्टर विष्णु कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति कमल कृष्ण जोशी, अनेरा सबयुकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री, नेभिसङ्घका प्रवक्ता एवं केन्द्रीय सदस्य युपी लामिछाने, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्राध्यापक जगदीश चन्द्र भट्टराई, शिक्षक दीपक राज जोशी र शिक्षा पत्रकारका निवर्तमान अध्यक्ष प्रकाश सिलवाल। कार्यक्रमको सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। यो छलफलमा चाहिँ शिक्षासँग राजनीति पनि जोडिन्छ भन्ने कुरा आयो, अहिलेको शैक्षिक समस्या राजनीतिको गलत सञ्चालनले पनि हो भन्ने कुरा पनि आयो है। शिक्षामा जोडिएका विकृति हटाउन चाहिँ कतिले शिक्षा नीतिको आवश्यक पर्छ भन्ने कुरा यहाँका प्रतिनिधिहरूले औल्याउनु भयो, त्यो नीति कस्तो हो र कसरी कार्यान्वयनमा ल्याइनुपर्छ, हामी अर्को साता शिक्षाको नीतिगत छलफल लिएर आउनेछौँ। अब चाहिँ कार्यक्रमबारे प्रतिक्रिया सुन्ने बेला भएको छ, प्रतिक्रिया सुनाउँदै हुनुहुन्छ सहकर्मी प्रियङ्का बडाथोकी। राणा मगर फेसबुकमा लेख्नुहुन्छ, न्याय सम्पादन अहिलेको भन्दा छिटो छरितो र सहज भएन भने संघीयता सफल हुँदैन। त्यसै गरी गौरव कडेलले नै फेसबुकमा लेख्नु भएको छ, भूगोल र सामर्थ्यको आधारमा संघीयतामा जानु नै बुद्धिमानी हुन्छ, नत्र त अहिले पनि जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकाहरू पनि त राम्रोसँग काम गर्न सकेका छैनन्। त्यस्तै हेमराज बिसी एसएमएसमा लेख्नुहुन्छ, सबै संघीयतामा जाने त भन्छन् तर एउटाको तर्क अर्कोले काट्दैमा फुर्सद छैन, हामी भने संघीयतामा रोजगारीका नयाँ सम्भावनाहरू कसरी सिर्जना होलान् भन्ने सोचिरहेका छौँ। त्यसै गरी जित कुमार घरती दाङबाट लेख्नुहुन्छ, अधिकांश जनतालाई संघीयताका बारेमा एकदमै थोरै कुरा थाहा छ, त्यसमाथि संघीयताका विरोधीले यसको गलत व्याख्या गरेको पनि सुनिन्छ, सानो देशमा यो किन चाहियो र भनेको पनि सुनिन्छ, तर खासमा संघीयता के हो र यसको फाइदा के छ भन्ने कुराहरू जनतालाई बुझाउन जरुरी छ। त्यस्तै टोल फ्रीमा उदयपुरबाट कपिल काफ्लेले सन्देश रेकर्ड गराउनु भएको छ, उहाँलाई लाग्छ जातीय राज्यले विखण्डन ल्याउँछ। संघीयता भनेको देशलाई विखण्डन गर्ने एक महत्त्वपूर्ण शक्तिको रूपमा म लिन सक्छु, किनकि जातीय रूपमा राज्य दिने बित्तिकै देशलाई विखण्डन गर्नेतिर लान्छ भन्ने कुरा प्रष्ट हुन्छ, किनकि जातीय राज्य भन्ने बित्तिकै आपसमा द्वन्द्व सिर्जना हुन्छ, जाति जातिबीच द्वन्द्वको सामना गर्नुपर्ने हुन्छ, किनकि 22-23 राज्यबाट पृथ्वीनारायण शाह जस्ता हाम्रा यस देशका अमर शक्तिशाली व्यक्तित्वहरूले देशलाई एक ढिका बनाएका थिए। अब यस जातीय राज्य कहाँसम्म सम्भव छ, जातीय राज्य भनेको नेपाललाई टुक्रा टुक्रा पार्न खोज्नु, विभाजन गर्न खोज्नु, भारतमा लगाएर गाभ्नु, त्यसकारण जातीय राज्य संघीयता हाम्रो लागि चाहिँदैन। धन्यवाद। प्रतिक्रिया पठाउने सबैलाई धेरै धेरै धन्यवाद। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो देशभरका 50+ बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ, अनि फेसबुक र ट्विटरमा समेत संघीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सङ्गालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 एसएमएस गर्न सक्नुहुन्छ। आजलाई हामी कार्यक्रमको अन्त्यमा आइसक्यौँ। प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np सुन्न सक्नुहुन्छ। त्यहाँ पनि तपाईँलाई सामग्रीहरूको बारेमा आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। अर्को हप्ता हामी आजकै छलफलको बाँकी अंश लिएर आउनेछौँ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, कल्पना भट्टराई, प्रियङ्का बुढाथोकी, प्रविधि राजेन्द्र रिजाल, म गणेश आचार्य र म निशा राई पनि बिदा हुन्छु। नमस्कार। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि